नेटकुटी.com द्वारा संचालित परदेशी र घरदेशीको आवाज बोल्ने एउटै अनलाइन रेडियो www.radionavinsanchar.com। तपाईँ हामीलाई इन्टरनेटको सहायताले विश्वभर एकैसाथ हाम्रो पात्र अल नेपाल एफएम र नेपाली संगीत एप्सबाट हामीलाई 24 घण्टा सुन्दै गर्नुहोला। हाँस्दा हाँस्दै रिसाउनेलाई के भनौँ र खै, हाँस्दा हाँस्दै रिसाउनेलाई के भनौँ र खै, मायामा शङ्का मिसाउनेलाई के भनौँ र खै, मायामा शङ्का मिसाउनेलाई के भनौँ र खै। विश्वास त आफू भन्दा नि धेरै थियो मलाई, विश्वास त आफू भन्दा नि धेरै थियो मलाई, अमृत हालेर बेस पिसाउनेलाई के भनौँ र खै, हाँस्दा हाँस्दै रिसाउनेलाई के भनौँ र खै, मायामा शङ्का मिसाउनेलाई के भनौँ र खै। नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ कार्यक्रम मुक्तक मधुरीको पर्खाइमा बस्नुभएका सम्पूर्ण मुक्तकीय मनहरूमा प्राविधिक मित्र प्रकाश विवश खड्कासँगै म तपाईँहरूकै मुक्तकीय सहयात्री रामप्रसाद सुवेदी सङ्गमको तर्फबाट। कार्यक्रम मुक्तक मधुरी प्रत्येक साताको बुधबार रात्रिकालीन प्रहर 8 बजेको घडीसँगै करिब करिब 8:45 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम मुक्तक मधुरी राप्तीलोक साहित्य कला केन्द्रको फेसबुक ग्रुप च्याट र नेटकुटी.com द्वारा सञ्चालित रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो रेडियो नवीन संसारबाट सुन्न सकिन्छ। तपाईँहरूबाट प्राप्त मुक्तकहरूमा आवाज मिसाउने कार्यक्रम मुक्तक मधुरी फेसबुकको माध्यमबाट राप्तीलोक साहित्य कला केन्द्रको फेसबुक ग्रुप च्याट अनि इन्टरनेटको माध्यमबाट हाम्रो वेबसाइट www.radionavinsanchar.com अनि मोबाइल एप्लिकेसन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो र नेपाली सङ्गीतबाट एकैसाथ विश्वभर सुन्न सकिन्छ। आदरणीय मुक्तक मनहरू सदा जस्तै आज पनि तपाईँहरूबाट प्राप्त थुप्रै थुप्रै मुक्तकहरू लिएर उपस्थित भइसकेका छौँ। तपाईँबाट प्राप्त मुक्तकहरूमा आवाज मिसाउने नै छौँ। त्योभन्दा अगाडि कार्यक्रमको दैलो उगार्न चाहन्छु यो निकै नै मिठो सुगम सङ्गीतबाट। उज्यालोको खोजी गर्न जुनको पछि लाग्दैछु म, उज्यालोको खोजी गर्न जुनको पछि लाग्दैछु म, जुनको पछि लाग्दैछु म, बाध्यताले पिल्सिएर, बाध्यताले पिल्सिएर, नुनको पछि लाग्दैछु म, नुनको पछि लाग्दैछु म, उज्यालोको खोजी गर्न जुनको पछि लाग्दैछु म, लाग्दैछु म सबले सोच्छन् स्वार्थी भए बिर्सिए रे गाउँघरलाई सबले सोच्छन् स्वार्थी भए बिर्सिए रे गाउँघरलाई आरोप लाग्यो भन्छन् मलाई आरोप लाग्यो भन्छन् मलाई सुनको पछि लाग्दैछु म सुनको पछि लाग्दैछु म बाध्यताले पिल्सिएर नुनको पछि लाग्दैछु म नुनको पछि लाग्दैछु म गीतपछि पुनः स्वागत गर्न चाहन्छौँ तपाईँ यति बेला कार्यक्रम मुक्तक मधुरीको बसाइमा हुनुहुन्छ कार्यक्रम मुक्तक मधुरी प्रत्येक साताको बुधबार रात्रिकालीन प्रहर 8:15 घडीसँगै करिब करिब आठ बजेको घडीसँगै करिब करिब 8:45 बजेसम्म प्रसारण हुने गर्दछ यस कार्यक्रममा हामीले तपाईँले नै पठाउनुभएका मुक्तकहरूमा आवाज मिसाउने गर्छौँ तपाईँ पनि मुक्तकमा रुचि राख्नुहुन्छ होला मुक्तकमा कलम चलाउनुहुन्छ होला तपाईँका ती मुक्तकहरूलाई तपाईँको डायरीमा मात्रै सीमित नराखेर हामी आम श्रोता माझमा पुर्याउने उद्देश्यका साथ कार्यक्रम मुक्तक मधुरी प्रसारणमा ल्याएका हौ आदरणीय मुक्तक मनहरू कार्यक्रम मुक्तक मधुरीको पहिलो चरणमा म तीनवटा मुक्तकमा आवाज मिसाउँदैछु कार्यक्रम मुक्तक मधुरीको लागि पहिलो चरणको पहिलो मुक्तक हामीलाई पठाउनु भएको छ दीपक विष्टदीप अछामका मित्र हाल मलेसियाबाट पठाउनु भएको छ दीपक विष्टदीपजीको मुक्तक यसरी सुरु हुन्छ भो पर्दैन अब मलाई कुनै आस नदेखाऊ प्रिय भो पर्दैन अब मलाई कुनै आस नदेखाऊ प्रिय डर लाग्छ चिता माथिको खास नदेखाऊ प्रिय हेर म बाल्यकालदेखि झुपडीमै हुर्केको मान्छे हेर म बाल्यकालदेखि झुपडीमै हुर्केको मान्छे खुसी पार्न मलाई महलको बास नदेखाऊ प्रिय भो पर्दैन अब मलाई कुनै आस नदेखाऊ प्रिय डर लाग्छ चिता माथिको खास नदेखाऊ प्रिय दीपक विष्टदीप अछामका मित्र हाल मलेसियाबाट हामीलाई यो मुक्तक पठाउनु भएको थियो मुक्तकको लागि दीपक विष्टदीपजीलाई धेरै धेरै धन्यवादका शब्दहरू अर्पण गर्न चाहन्छु कार्यक्रम मुक्तक मधुरीको पहिलो चरणको दोस्रो मुक्तक म वाचन गर्दैछु हामीलाई मुक्तक पठाउनु भएको छ निरञ्जला लामा बारा नेपालकी मित्र हाल काठमाडौँबाट हामीलाई पठाउनु भएको छ मुक्तक निर्जला लामाजीको मुक्तक यसरी सुरु हुन्छ संसारभरमा माया प्रेम नलाउनेलाई सलाम संसारभरमा माया प्रेम नलाउनेलाई सलाम वियोगान्तमा प्रेम गीत नगाउनेलाई सलाम कसैको आश र भरोसा बिना एक्लै एक्लै कसैको आश र भरोसा बिना एक्लै एक्लै प्रगतिशील पाइला अघि बढाउनेलाई सलाम संसारभरमा माया प्रेम नलगाउनेलाई सलाम वियोगान्तमा प्रेमको गीत नगाउनेलाई सलाम निर्जला लामा बारा नेपालकी मित्र हाल काठमाडौँबाट हामीलाई यो मुक्तक पठाउनु भएको थियो मुक्तकको लागि निर्जला लामाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी बसाइ आगामी श्रृङ्खलाहरूमा पनि तपाईँका यस्तै यस्तै मुक्तकको आशा गरेको छु कार्यक्रम मुक्तक मधुरीको पहिलो चरणको तेस्रो मुक्तक म वाचन गर्दैछु हामीलाई मुक्तक पठाउनु भएको छ बसन्त थापा मगर स्वतन्त्र डडेलधुराका मित्र हाल साउदी अरेबियाबाट बसन्त थापा मगर स्वतन्त्रजीको मुक्तक यसरी सुरु हुन्छ जनता विदेशीको दास किन हुँदैछ जनता विदेशीको दास किन हुँदैछ मरिमेटी विदेशीको खास किन हुँदैछ तानाशाही नगर सरकार जनतालाई तानाशाही नगर सरकार जनतालाई विदेशीको भूमिमा नेपाली लास किन हुँदैछ जनता विदेशीको दास किन हुँदैछ मरिमेटी विदेशीको खास किन हुँदैछ बसन्त थापा मगर स्वतन्त्र डडेलधुराका मित्र हाल साउदी अरेबियाबाट हामीलाई यो मुक्तक पठाउनु भएको थियो मुक्तकको लागि बसन्त थापा मगर स्वतन्त्रजीलाई पनि धेरै धेरै धन्यवादका शब्द अर्पण गर्न चाहन्छु आगामी बसाइ आगामी श्रृङ्खलाहरूमा पुनः तपाईँका यस्तै यस्तै मुक्तकहरूमा आवाज मिसाउन पाऊँ यही आशा अनि अभिलाषा मनभरि सङ्गालेको छु आदरणीय मुक्तक मनहरू हामी कार्यक्रम मुक्तक मधुरीको बसाइमा छौँ मुक्तक मधुरीको यो बसाइमा पुनः एउटा साङ्गीतिक कौशली जोड्दैछु गीतपछि पुनः आउनेछु तपाईँका मुक्तकहरूमा आवाज मिसाउन रेडियो छाडेर कतै पनि नजानु होला है त गीतपछि पुनः स्वागत गर्न चाहन्छु तपाईँ कार्यक्रम मुक्तक मधुरीको बसाइमा हुनुहुन्छ मुक्तक मधुरी आउने गर्छ तपाईँबाट प्राप्त मुक्तकहरूमा आवाज मिसाउन प्रत्येक साताको बुधबार रात्रिकालीन प्रहर 8 बजेको घडीसँगै करिब करिब 8:45 बजेसम्म फेसबुकको माध्यमबाट राप्ती लोक साहित्य कला केन्द्रको फेसबुक ग्रुप च्याट अनि त्यस्तै हाम्रो इन्टरनेटको माध्यमबाट हाम्रो वेबसाइट www.onlineradionabinsansar.com र त्यसै गरी मोबाइल एप्लिकेसन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो र नेपाली सङ्गीतबाट एकैसाथ विश्वभर आदरणीय मुक्तक मनहरू तपाईँ विविध कारणवश कार्यक्रम मुक्तक मधुरी सुन्न पाउनु भएको छैन भने पनि हामी हाम्रा कार्यक्रमका हरेक श्रृङ्खलाहरू युट्युबमा अपलोड गर्छौँ तपाईँले चाहेको बेला युट्युबबाट पनि हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुनेछ आदरणीय मुक्तक मनहरू कार्यक्रम मुक्तक मधुरीको दोस्रो चरणमा म पुनः 3 मुक्तकमा आवाज मिसाउँदैछु कार्यक्रम मुक्तक मधुरीको दोस्रो चरणको पहिलो मुक्तक हामीलाई पठाउनु भएको छ सौगात मगर निराशी बारा नेपालबाट सौगात मगर निराशीजीको मुक्तक यसरी सुरु हुन्छ प्रेमिल दुनियाँमा बसाइ सर्ने चाह मेरो प्रेमिल दुनियाँमा बसाइ सर्ने चाह मेरो जुनीभरि तिमीलाई माया गर्ने चाह मेरो जसरी नि तिमीले पुरा गरिदिनु है सानो जसरी नि तिमीले पुरा गरिदिनु है सानो तिमीसँगै जिउने सँगै मर्ने चाह मेरो प्रेमिल दुनियाँमा बसाइ सर्ने चाह मेरो जुनीभरि तिमीलाई माया गर्ने चाह मेरो सौगात मगर निराशी बारा नेपालबाट हामीलाई यो मुक्तक पठाउनु भएको थियो मुक्तकको लागि सौगात मगर निराशीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी बसाइ आगामी श्रृङ्खलाहरूमा पनि तपाईँका यस्तै यस्तै मुक्तकमा आवाज मिसाउन पाहुँ यही आशा अनि अभिलाषा मनभरि सङ्गालेको छु आदरणीय मुक्तक मनहरू, कार्यक्रम मुक्तक मधुरीको दोस्रो चरणको दोस्रो मुक्तक म वाचन गर्दैछु। हामीलाई मुक्तक पठाउनु भएको छ ओम प्रकाश भूषाल, बबई गाउँपालिका दाङका मित्र, हाल प्रवासबाट भन्नुभएको छ। ओम प्रकाश भूषालजीको मुक्तक यसरी सुरु हुन्छ। हामी टाढा भएको कति साल भयो आज, त्यही कारणले त हेर कस्तो हाल भयो आज। हामी टाढा भएको कति साल भयो आज, त्यही कारणले त हेर कस्तो हाल भयो आज। भन्थ्यौ सधैँ सँगै बसौँ नजानु न छाडी मलाई, भन्थ्यौ सधैँ सँगै बसौँ नजानु न छाडी मलाई, सात समुद्र तरी आए आँसु छाल भयो आज। हामी टाढा भएको कति साल भयो आज, त्यही कारणले त हेर कस्तो हाल भयो आज। ओम प्रकाश भूषाल, बबई गाउँपालिका दाङका मित्र, हाल प्रवासबाट पठाउनु भएको मुक्तकमा आवाज मिसाउने प्रयास गरेको थिएँ। मुक्तकको लागि ओम प्रकाश भूषालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाई आगामी श्रृङ्खलाहरूमा पनि तपाईँका यस्तै यस्तै मुक्तकमा आवाज मिसाउन पाऊँ, यी आशा अनि अभिलाषा मनभरि सङ्गालेको छु। आदरणीय मुक्तक मनहरू, कार्यक्रम मुक्तक मधुरीको दोस्रो चरणमा तेस्रो मुक्तक म वाचन गर्दैछु। हामीलाई मुक्तक पठाउनु भएको छ प्रकाश पाठक योगी, जगतपुर चितवनका मित्र, हाल चेन्नई दक्षिण भारतबाट हामीलाई पठाउनु भएको छ मुक्तक। प्रकाश पाठक योगीजीको मुक्तक यसरी सुरु हुन्छ। श्रीमतीले निद आउँदैन भन्छे कम्बल र साडीमा, श्रीमतीले निद आउँदैन भन्छे कम्बल र साडीमा, प्यान्ट चाहियो रे भन्छे राम्रो देखिन्न म साडीमा, प्यान्ट चाहियो रे भन्छे राम्रो देखिन्न म साडीमा। कस्तो कथा छ परदेशी दाजुभाइको सुन्नुहोस् त, कस्तो कथा छ परदेशी दाजुभाइको सुन्नुहोस् त, श्रीमान एक छाक खान्छ र निदाउँछ खाडीमा, श्रीमतीले निद आउँदैन भन्छे कम्बल र राडीमा, प्यान्ट चाहियो रे भन्छे राम्रो देखिन्न म साडीमा। एकदमै मार्मिक मुक्तक पठाउनु भएको थियो प्रकाश पाठक योगी, जगतपुर चितवन, हाल चेन्नई भारतबाट। आदरणीय मुक्तक मनहरू, हामी कार्यक्रम मुक्तक मधुरीको बसाइमा छौँ। यो चरणमा पुनः एउटा गीत जोड्ने पालो भएको छ, गीतपछि पुनः आउनेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। अतीतको सम्झनाले मुटु जलाइदियो, अतीतको सम्झनाले मुटु जलाइदियो, मनको खुसी भित्र कसले छुरी जलाइदियो, खुसी हो मनमा उदासी भए छु, खुसियो मनमा उदासी भएछु, तिम्रो साथ पाए भने खुसी सारा जित्छु, खुसी सारा जित्छु। भविष्यलाई सम्झिएर सँगै बाँच्नु पर्छ, भविष्यलाई सम्झिएर सँगै बाँच्नु पर्छ। अतीतको सम्झनाले मुटु जलाइदियो, मनको खुसी भित्र कसले छुरी जलाइदियो। गीतपछि पुनः स्वागत गर्न चाहन्छौँ आदरणीय मुक्तक मनहरू। तपाईँ भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ netkoti.com द्वारा सञ्चालित घरदेशी र परदेशीहरूको एउटी आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो नवीन संसारमा कार्यक्रम मुक्तक मधुरी। हामी आउँछौँ प्रत्येक साताको बुधबार राति 8 बजेको घडीसँगै करिब करिब 8:45 बजेसम्म तपाईँ बाँची प्राप्त मुक्तकहरूमा आवाज मिसाउन। तपाईँ पनि मुक्तकमा रुचि राख्नुहुन्छ होला, तपाईँ पनि मुक्तकमा कलम चलाउनुहुन्छ होला, तपाईँका ती मुक्तकहरूलाई तपाईँका डायरीमा मात्रै सीमित नराखेर अब आम श्रोता माझमा पुर्याउने उद्देश्यका साथ कार्यक्रम मुक्तक मधुरी प्रसारणमा आएको हो। आदरणीय मुक्तक मनहरू, तपाईँ हामीलाई फेसबुकको माध्यमबाट राप्ती लोक साहित्य कला केन्द्रको फेसबुक ग्रुप च्याट र इन्टरनेटको माध्यमबाट हाम्रो वेबसाइट www.radionavinsansar.com र त्यसै गरी मोबाइल एप्लिकेसन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो र नेपाली सङ्गीतबाट एकैसाथ विश्वभर सुन्न सक्नुहुन्छ। र तपाईँले विविध कारणवश कार्यक्रम सुन्न छुटाउनु भएको छ भने पनि हामीले हाम्रा कार्यक्रमका हरेक श्रृङ्खलाहरू युट्युबमा अपलोड गर्छौँ। तपाईँले जुनसुकै देशबाट चाहेको बेला युट्युबबाट हाम्रो कार्यक्रमका हरेक श्रृङ्खलाहरू डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। आदरणीय मुक्तक मनहरू, कार्यक्रम मुक्तक मधुरीको तेस्रो चरणमा म दुईवटा मुक्तकमा आवाज मिसाउँदैछु। हामीलाई मुक्तक पठाउनु भएको छ एसपी माथवर दाङका मित्रले। एसपी माथवरजीको मुक्तक यसरी सुरु हुन्छ, इतिहासमा चोर हो भनी नाम लेखिन सक्छ, इतिहासमा चोर हो भनी नाम लेखिन सक्छ, अनि दुनियाँबाट आफ्नै अस्तित्व मेटिन सक्छ। एकपल्ट मनभित्रको मन खोतली त हेर्नुहोस्, एकपल्ट मनभित्रको मन खोतली त हेर्नुहोस्, तपाईँको पनि एउटा मुक्तक भेटिन सक्छ। इतिहासमा चोर हो भने नाम लेखिन सक्छ, अनि दुनियाँबाटै आफ्नो अस्तित्व मेटिन सक्छ। एसपी माथवर दाङका मित्रले हामीलाई यो मुक्तक पठाउनु भएको थियो। मुक्तकको लागि एसपी माथवरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाई आगामी श्रृङ्खलाहरूमा पनि पुनः तपाईँका यस्तै यस्तै मुक्तकमा आवाज मिसाउन पाऊँ यही आशा अनि अभिलाषा मनभरि सङ्घालेको छु। कार्यक्रम मुक्तक मधुरीको तेस्रो चरणको म दोस्रो मुक्तक वाचन गर्दैछु। हामीलाई मुक्तक पठाउनु भएको छ डिके मुस्कान दाङका मित्र हाल मलेसियाबाट भन्नुभएको छ। डिके मुस्कानजीको मुक्तक यसरी सुरु हुन्छ, चिन्नै छाडे आज हामीलाई मन्त्री पद पाकाहरूले, चिन्नै छाडे आज हामीलाई मन्त्री पद पाकाहरूले टोल टोलमा शासन गर्छन् उनकै जुठो खाकाहरूले टोल टोलमै शासन गर्छन् उनकै जुठो खाकाहरूले छिट्टै फर्क ए परदेशी युवा आफ्नो देश बचाउने भा छिट्टै फर्क ए परदेशी युवा आफ्नै देश बचाउने भा सके सके मेरो देश हाम्रै खुट्टा धोकेर नेता भाकाहरूले चिन्नै छाडे आज हामीलाई मन्त्री पद पाकाहरूले टोल टोलमा शासन गर्छन् उनकै जुठो खाकाहरूले डिके मुस्कान दाङका मित्र हाल मलेसियाबाट हामीलाई यो मुक्तक पठाउनु भएको थियो मुक्तकको लागि डिके मुस्कानजीलाई धेरै धेरै धन्यवादका शब्दहरू अर्पण गर्न चाहन्छु आगामी बसाई आगामी श्रृङ्खलाहरूमा पनि पुनः तपाईँका यस्तै यस्तै मुक्तकहरूमा आवाज मिसाउन पाऊँ यही आशा अनि अभिलाषा मनोभरि सङ्गालेको छु आदरणीय मुक्तक मनहरू कार्यक्रम मुक्तक मधुरीको बसाइमा पुनः एउटा गीतको पालो भएको छ तपाईँ कार्यक्रम सुन्दै गर्नुहोला गीतपछि पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम मुक्तक मधुरी सुनिराख्नुभएका सम्पूर्ण मुक्तक मनहरूलाई तपाईँ हामीलाई फेसबुकको माध्यमबाट हाम्रो वेबसाइट हाम्रो फेसबुक ग्रुप च्याट राप्तीलोक साहित्य कला केन्द्रको फेसबुक ग्रुप च्याट र इन्टरनेटको माध्यमबाट हाम्रो वेबसाइट www.radio रेडियो नवीन संसार .com र मोबाइल एप्लिकेशन हाम्रो पात्रो अल नेपाल एफएम रेडियो र नेपाली सङ्गीतबाट एकैसाथ विश्वभर अनलाइन रेडियो नवीन संसारको माध्यमबाट सुन्दै हुनुहुन्छ। आजलाई हामी कार्यक्रम मुक्तक मधुरीको अन्त्य अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो उस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाको लागि हाम्रो ठेगाना छ कार्यक्रम मुक्तक मधुरी अनलाइन रेडियो नवीन संसार .com र त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ rnsansar@gmail.com अथवा rpsangam.rs@gmail.com तपाईँका आफ्ना अमूल्य सल्लाह सुझाव अनि प्रतिक्रियाहरू भए पठाउन सक्नुहुन्छ। र तपाईँले फेसबुकको माध्यमबाट हाम्रो फेसबुकमा रामप्रसाद सुवेदी सङ्गम सर्च गरेर इनबक्समा पनि सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। हामी तपाईँका सल्लाह सुझाव अनि प्रतिक्रिया अनुसार कार्यक्रमलाई परिमार्जन गरेर अगाडि बढाउने प्रयास गर्नेछौँ। अब भने कार्यक्रमबाट बिदा भएर जानै पर्छ। बिदा भएर जानुभन्दा अगाडि धन्यवादका शब्दहरू बोल्न चाहन्छु। आज मुक्तक पठाएर साथ दिने तपाईँ सम्पूर्ण मुक्तक मनहरूलाई र त्यसै गरी धन्यवादका शब्द अर्पण गर्न चाहन्छु। कार्यक्रम मुक्तक मधुरी सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई र त्यसै गरी विशेष धन्यवाद दिन चाहन्छु प्रविधि कक्षमा रही यतिन्जेलसम्म मलाई आफ्ना सृजनशील औँलाहरू चलाएर मेरो आवाज तपाईँको मोबाइल सेट सेटसम्म पुर्याएर साथ दिने प्राविधिक मित्र प्रकाश विवस खड्गालाई। आदरणीय मुक्तक मनहरू, हामीसँग तपाईँका थुप्रै थुप्रै मुक्तकहरू छन्। समय अभावले तपाईँका सबै मुक्तकहरूमा आवाज मिसाउन सकेन। आगामी वसाइ आगामी श्रृङ्खलाहरूमा पुनः तपाईँका मुक्तकहरूमा आवाज मिसाउँदै जानेछु भन्ने विश्वास दिलाउन चाहन्छु। आगामी वसाइ आगामी श्रृङ्खलामा पुनः तपाईँका मुक्तकहरूमा आवाज मिसाउन आउने नै छु। तबसम्मको लागि प्राविधिक मित्र प्रकाश विवस खड्गासँगै म तपाईँकै मुक्तकीय सहयात्री रामप्रसाद सुवेदी सङ्गमलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, शुभ साता। तपाईँ अहिले इन्टरनेटमा www.radionavinsansar.com सुनिरहनु भएको छ। हामीलाई 24 घन्टा सुन्नुहोस् है। आदरणीय श्रोता, तपाईँ अहिले सुन्दै हुनुहुन्छ www.onlineradionavinsansar.com मा विश्वव्यापी अनलाइन रेडियो नवीन संसार। तपाईँलाई हाम्रा कार्यक्रम तथा गतिविधिहरू कस्तो लागिरहेको छ? कृपया जस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। जसको लागि हाम्रो इमेल ठेगाना हो nbnavinudasi@gmail.com र हाम्रो फेसबुक पेज www.facebook.com/onlineradionavinsansar। तपाईँले दिनुभएको अमूल्य सुझावबाट नै हामी हाम्रा कार्यक्रमहरूलाई अगाडि बढाउँदै जानेछौँ। धन्यवाद।